नमस्कार, अर्पण सबैका लागि, सधैँका लागि रेडियो अर्पण 104.5 समयकाहसँगै इन्टरनेट अनलाइनमा www.radioarpan.com.np संसारभरि के साथ सुनिरहनु भएको साँझ 6:30 बजेको अर्पण स्थानीय समाचारमा तपाईँलाई स्वागत छ। म सुजिता हमाल। अब स्थानीय समाचार विस्तारमा। बढ्दो खडेरीका कारण पूर्वी चितवनका केही गाविसमा पानीको हाहाकार भएको छ, जसले गर्दा जनजीवन प्रभावित भएको छ। खडेरीका कारण केही गाविसमा पानीको मुहान सुकेपछि पानी नै खान नपाउने अवस्थामा पुगेका छन्। विशेष गरी पूर्वी चितवनको जुटपानी, पदमपुर लगायत उत्तरी गाविसमा खाने पानीको मुहान सुकेका छन्। पानीको मुहान सुक्दा स्थानीय ले खानेपानीका लागि नाल खन्न थालेका छन् भने कंक्रिट उद्योगहरू बन्द हुने अवस्थामा पुगेको छ। खडेरीका कारण दैनिक रूपमा आवश्यक पर्ने पानी नहुँदा निर्माण सामग्री बनाउन समस्या भएको राज कंक्रिट उद्योग जोडपानीका संचालन राजेश गौलीले बताउनुभयो। पानी नहुँदा उद्योगमा काम गर्ने 10 जना कामदार समेत मर्कामा परेको उहाँले जानकारी दिनुभयो। पूर्वी चितवनको उत्तर क्षेत्रमा रुसुमीमा पनि प्राप्त पानी नहुँदा स्थानीय मर्कामा पर्दै आएका थिए। का लागि इनार खन्न थालेका जुटपानी तिर्न गैडा खोलाका स्थानीय बासी वस्तु भाउको लागि खुवाउन नचिकेको कैर खोलाबाट पानी ल्याएर खुवाउन बाध्य भएका छन्। जुटपानी तिनमा रहेको चारधारे धारामा पानी सुक्दा करिब 100 घर परिवार प्रभावित भएको स्थानीय भरत पौडेलले जानकारी दिनुभयो। पानीको मुहान सुक्दा त्यस क्षेत्रमा लगाइएको खेत बालीलाई पनि समस्या परेको पौडेलले बताउनुभयो। अहिले पूर्वी चितवनको उत्तर क्षेत्रमा प्राय सबैले मकै लगाएका छन् भने पानी नहुँदा मकै सुक्ने अवस्थामा पुगिसकेको उहाँले बताउनुभयो। अघिल्लो वर्ष पनि खडेरीका कारण त्यस क्षेत्रमा लगाइएको मकै घोगा नलाग्दै सुकेर गएको थियो। सूचना तथा संचार मन्त्री डाक्टर मेनेन्द्र रिजालले देशभर आवश्यकता अनुसार रेडियोको लाइसेन्स लिन लागेको बताउनु भएको छ। रिपोर्टर्स क्लब नेपाल क्षेत्रीयकाले चितवनले भरतपुर विमानस्थलमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री रिजालले अझै पनि नेपालका दूरदराजमा रेडियोको पहुँच पुग्न नसकेकाले सूचनाको पहुँचका लागि लाइसेन्स लिन लागेको बताउनुभयो। उहाँले संचारको पहुँचको सवालमा चितवन र मनाङलाई तुलना गर्न नमिल्ने भन्दै कसैले रेडियो मञ्च गर्न चाहे सरकारले तत्काल अनुमति दिने बताउनुभयो। संचारकर्मीसँग केही आक्रोशित रूपमा प्रस्तुत भएका मन्त्री रिचालले संचार क्षेत्रको प्रश्नमा समय सान्दर्भिक नभएको प्रतिक्रिया दिनुभयो। उहाँले संचारकर्मीको काम जनताको सूचनाको हक रक्षा गर्ने भएको बताउँदै त्यो वातावरण सरकारले बनाउने दावी गर्नुभयो। सूचना आयोग बन्ने क्रममा रहेकाले त्यसपछि मात्रै सबै माग सम्बोधन हुने उहाँले बताउनुभयो। सरकारका प्रवक्ता समेत रहेका मन्त्री रिचालले सरकार को काम कारवाही पारदर्शी बनाउन सरकार लागि परेको दावी गर्नुभयो। मन्त्रालयको पारदर्शीको लागि 5,000 भन्दा बढ़ीको रकम इन्टरनेटमा राख्ने काम प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा भइरहेको बताउनुभयो। नेकपा माओवादीका उपाध्यक्ष सीपी गजुरेले पश्चिमी संविधान बन्न लागेको बताउनु भएको छ। आज भरतपुरमा अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ जिल्ला समिति चितवन शाखाले गरेको 125 मे दिवस तथा दोस्रो जिल्ला भेलालाई सम्बोधन गर्दै उहाँले सेना परिचालन गरेर गरेको निर्वाचनले जनप संविधान नबन्ने दावी गर्नुभयो। गजुरेले नेपाली कंग्रेस नेकपा एमाले र राप्रपा मिले दुई त्याही पुग्ने बताउँदै एक वर्षभित्र पश्चिमी गामी संविधान बन्ने बताउनुभयो। उहाँले जनआन्दोलनमा भएका उपलब्धिहरू गुम्ने खतरा बढ़ेको बताउँदै त्यसलाई संस्थागत गर्न फेरि आन्दोलन गर्नुपर्ने बताउनुभयो। पहिलो संविधान सभाबाट नै संविधान बन्ने सम्भावना हुँदाहुँदै एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र बाबुराम मच्छाईले दक्षिण पन्थीहरूसँग मिलेर पहिलो संविधान सभा विघटन गरेको आरोप लगाउनुभयो। नेपाल सरकारका मुख्य सचिव लीलामणि पौडेलले भरतपुर नगरपालिकालाई फोहोर मैला मुक्त नगर बनाउन आवश्यक नीति निर्माण तयार पारी लागू गर्ने निर्देशन दिनुभएको छ। आज भरतपुर नगरपालिकाले आयोजना गरेको वातावरण संरक्षण एवं सरसफाई सम्बन्धी एक दिने चेतनामूलक अभिमुखीकरण कार्यक्रममा बोल्नुहुँदै मुख्य सचिव पौडेलले नगर प्रमुख नारायण सापकोटालाई यस्तो निर्देशन दिनुभएको हो। आफ्नो गाउँ टोल तथा बस्ती सरसफाई गर्न कसैको मुख ताप्न नहुने भन्दै उहाँले नगर सफाई गर्न नगरपालिका आफैले आवश्यक नीति बनाएर अगाडि बढ्नुपर्ने बताउनुभयो। बिना बजेट बिना नेता बिना टेन्डर ठेक्का पत्रका साथ नगरवासी आफैले तदारकताका साथ लागे असम्भव योजना सफल हुने दावी गर्नुभयो। उहाँले राजधानीमा बग्ने विष्णु नदी र बागमती नदीको रूप फिर्न काठमाडौँका विभिन्न सरकारवाला संघ संस्था नेपाल सरकार लगाएर नदीलाई फोहोर मुक्त बनाउने अभियान सञ्चालन गरेसँगै बागमती र विष्णुमती नदीको मुहार फेरिएको जानकारी दिनुभयो, जसका कारण भरतपुरको बचालाई पनि सफाई गर्न योजना बनाई अगाडि बढे सफल हुने बताउनुभयो। लाखौं जरिवाना तिराउन परे पनि आफू पछाडि नहटी जरिवाना तिराई छान्न भरतपुर नगरपालिकाका नगर प्रमुख सापकोटालाई आग्रह गर्नुभयो। कार्यक्रममा वातावरण विज्ञ डाक्टर राजु अधिकारी र ब्रह्म कुमारी डाक्टर विजेरा सिग्देलले वातावरण प्रकृतिको विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो। सो क्रममा वातावरण विज्ञ डाक्टर अधिकारीले नेपालमा खानेपानीको स्रोत कुनै पनि विशुद्ध नभएको बताउनुभयो। पछिल्लो समय वातावरणप्रति कसै पनि ख्याल नगरी वातावरण प्रदूषण गराउने क्रियाकलाप मात्रै गर्दै आएकाले यस्तो समस्या आएको बताउनुभयो। त्यस्तै भरतपुर नगरपालिकाका टोल विकास समन्वय समितिका अध्यक्ष हिरामणि अधिकारीले नेपालको 58 नगरपालिका मध्ये पहिलो फोहोर मुक्त नगर घोषणा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उद्योग व्यवसायको संरक्षण गर्दै हक अधिकारका लागि मजदुरहरूले संघर्ष गर्नुपर्ने यी कार्यक्रमका सहभागीहरूले बताएका छन्। अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा पूर्वी चितवनको खैरेनीमा अखिल नेपाल ट्रेड युनियन महासंघ चितवनले गरेको कार्यक्रममा सहभागीहरूले यस्तो बताएका हुन्। साथै हक अधिकारका लागि कुनै पनि ट्रेड युनियनमा मजदुरहरू आबद्ध हुनुपर्ने उनीहरूको भनाई थियो। कार्यक्रममा अखिल नेपाल ट्रेड युनियन महासंघका केन्द्रीय सदस्य अर्जुन पाण्डेले आफू कार्यरत उद्योगको संरक्षणसँगै संघर्ष अनिवार्य रहेको बताउनुभयो। संघर्षले चेतना बढाउने भएकाले मजदूरलाई सेवा सुविधा दिँदा व्यवसाय प्रवर्धन हुन्छ भन्ने कुरा उद्योगीले बुझ्नुपर्ने बताउनुभयो। यी माओवादी निकटका बुद्धिजीवी प्रेम रिमालले उद्योग अनुसारको सेवा सुविधा मजदूरलाई उपलब्ध गराउनुपर्ने भन्दै त्यसका लागि मजदूरहरू संगठित हुनुपर्ने बताउनुभयो। अधिकार मागेर नपाउने भएकाले खोज्नुपर्ने भन्दै रिमालले पहल भने गर्नुपर्नेमा जोड़ दिनुभयो। नसक्दा मजदुर दबिनुपर्ने हुँदा सबै मजदुरहरूले बोल्न सिक्नुपर्ने र आफ्नो श्रमको मूल्य स्वयं आफैले थाहा पाउन सक्ने हुनुपर्ने बताउनुभयो। कार्यक्रममा उद्योगी बलराम अर्यालले मजदुर र मालिक बीचको सम्बन्ध नङ्ग्र मासु जस्तो हुनुपर्ने भन्दै समय परिवर्तनसँगै संघर्ष पनि गर्दै जानुपर्ने बताउनुभयो। मोहराज पौडेलले सञ्चालन गर्नुभएको कार्यक्रममा अखिल नेपाल ट्रेड युनियनका जिल्ला सदस्य नेत्र पाठकको अध्यक्षतामा भएको थियो। कार्यक्रममा पूर्वी चितवनमा रहेका ग्यास उद्योग मा काम गर्ने मजदूरहरूको सहभागिता रहेको थियो। चितवनको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले उपचारमा प्रयोग गरेर कोरिएर मार्फत फिर्ता पठाउँदा बाटीबाट हराएको रेडियोधर्मी पदार्थ इरिडियम 192 फेला परेको छ। नयाँगढ़ काठमाडौँ सड़क खण्डमा हराएको विकिरण राखिएको बाल्टिन कलंकीबाट फेला परेको हो। कलंकी स्थित हिमालयन ब्याङ्क छेउमा चिसापाल गरेर बस्ने तुलसी प्रसाद अधिकारीले रेडियोधर्मी राखेको बोरा 9 गते फेला पारेका थिए। नजिकै डेरा गरी बस्ने ओम समाज नर्सिङ कलेजकी शिक्षिका राधा पौडेलले बोराभित्र राखिएको बाल्टिन देखेपछि अधिकारीलाई बाल्टिन खोल्दा स्वास्थ्यमा असर गर्ने भन्दै नखोल्न सल्लाह दिनुभएको थियो। प्रहरीले सो पदार्थ सहित कार्गो काठमाडौँलाई जिम्मा लगाएको छ। क्यान्सर रोगीको भित्र अङ्गको सिकाई गर्ने ब्रेकिथेरापी मेसिनमा प्रयोग गरिने उक्त विकिरण हराएपछि चिकित्सक र विज्ञ चिन्तित थिए। सुरक्षित साथ बाल्टिन फेला परेकाले कसैलाई केही असर नगरेको चिकित्सकले बताएका छन्। सो पदार्थ वैशाख 8 गते नानगढ़बाट कुरिएर मार्फत काठमाडौँ हुँदै बेल्छेमका लागि पठाइएको थियो। चैनपुर नौकंकाल स्पोर्ट क्लबको 23 वार्षिकोत्सव आज सम्पन्न भएको छ। वार्षिकोत्सवमा खुल्ला भलिबल प्रतियोगिता र खुल्ला नृत्य प्रतियोगिता आयोजना गरिएको थियो। खुल्ला भलिबल प्रतियोगितामा 10 टीमको सहभागिता रहेकोमा प्रथम रत्नगर कृष्ण प्रणामी युवा परिषद नेपाल द्वितीय आयोजक क्लब कंकाल स्पोर्ट क्लब भएको छ। प्रथम द्वितीयलाई क्रमशः 20,000 10,000 नगद हस्तान्तरण गरिएको क्लबका सदस्य किशोर रावलले जानकारी दिनुभयो। त्यस्तै आशय भएको खुल्ला नृत्य प्रतियोगितामा माया थापा मगर प्रथम हुनुभएको छ। कंकाली सामुदायिक वनका अध्यक्ष राममणि नेउपाने प्रमुख अतिथि रहनुभएको उक्त वार्षिक उत्सव कार्यक्रममा क्लबका सदस्य किशोर रावलले सञ्चालन गर्नुभएको थियो भने कंकाली स्पोर्ट क्लबका अध्यक्ष रामशरण थापाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो। लियो कलपप रत्नगर 2014-15 को लागि लियो अक्षय गुप्ताको अध्यक्षतामा निर्विरोध नयाँ कार्य समिति आज चयन गरेको छ। प्रथम उपाध्यक्षमा लियो प्रमोद पोखरेल, द्वितीय उपाध्यक्षमा आफसे जेसी, तृतीय उपाध्यक्षमा रोहित शाह, सचिवमा ज्योति भट्ट, कोषाध्यक्षमा विनोद अधिकारीलाई चयन गरेको हो। क्लबको वार्षिक साधारण सभामा लियो क्लब एडभाइजर लाइन राजाराम रेग्मी प्रमुख अतिथि रहनु भएको छ। कार्यक्रममा लियो कलपप रत्नगरका पूर्व अध्यक्ष लाइन प्रहलाद पन्त, लियो अरूण शिवाकोटी लगायतले बोल्नु भएको थियो। क्लबको साधारण सभा लियो क्लब अब रत्नगरकी वर्ष 2013-14 अध्यक्ष लुसी जोशीको अध्यक्षतामा सम्पन्न भएको थियो। सरकारले शिक्षामा प्रशस्त बजेट छुट्याए पनि दुर्गम पहाड़ी भेगमा रहेका सरकारी विद्यालयहरूको स्थिति दयनीय पाइएको छ। शिक्षक र विद्यार्थी दुवैको अनियमितता, उपस्थिति, कक्षा कोठाको अभाव, आर्थिक अभाव, अभिभावकको विपन्नता लगायतका समस्या देखिएका छन्। चितवनको कविलास गाउँ विकास समिति एक भारलाङमा रहेको राष्ट्रिय प्राथमिक विद्यालय सबै खाले समस्याले अस्त व्यस्त बनेको एउटा प्रतिनिधि विद्यालय हो। उक्त विद्यालयमा कोठाको अभावमा कक्षा 4 र 5 का विद्यार्थीलाई एउटै कोठामा राखेर पढ़ाउने गरिएको छ। चितवनको पहाड़ी भेगमा रहेको यो विद्यालयमा दुईवटा कक्षाका विद्यार्थीलाई पालै पालो पढ़ाउने गरिन्छ। विद्यालयमा रहेको 7 वटा कोठा मध्ये स्टोर काले र शिशु कक्षा गरी 3 वटा प्रयोग गरी बाँकीमा अन्य कक्षा सञ्चालन गरिएको छ। विद्यालयका शिक्षक सन्तोष श्रेष्ठले विषय पनि धेरै मिल्ने भएकाले एउटैमा राखेर पढ़ाइएको बताउनुभयो। विषय पनि मिल्ने र कोठा पनि अभाव छन्, त्यसैले एकै ठाउँमा पढ़ाउनु परेको श्रेष्ठले बताउनुभयो। विद्यालयमा जम्मा 70 जना विद्यार्थी रहेका छन्। दिनमा मुस्किली 50% विद्यार्थी उपस्थित हुने गरेको शिक्षक श्रेष्ठले बताउनुभयो। पढ़ाईमा अनियमितता छैन। बुधबार दिउँसो विद्यालयका 7 मध्ये प्रधानध्यापक सहित 5 शिक्षक अनुपस्थित रहेका थिए। विद्यार्थी कक्षा कोठामा टहलिएर निताएर बसेका देखिन्थे। बिहान अभिभावक मेलापात गर्न निस्कने हुनाले कतिपय विद्यार्थी बोकबोकै विद्यालय आउने गरेका छन्। विद्यालयले आर्थिक अभाव भन्दै ते विपन्न अभिभावकहरूसँग पनि भर्ना शुल्क उठाएको छ। शिशु कक्षामा 100 रूपियाँ, कक्षा 1 मा 150, कक्षा 2 मा 250 र 3 मा 350, 4 मा 450 र कक्षा 5 मा 550 रूपियाँ भर्ना शुल्क उठाउने गरिएको शिक्षक श्रेष्ठले जानकारी दिनुभयो। भर्ना शुल्कको रकम बापत विद्यार्थीहरूलाई कपी दिने गरेको उहाँले बताउनुभयो। कक्षा 4 मा अध्ययनरत छोरीको भर्ना गर्न विद्यालय आइपुगेकी स्थानीय आसकुमारी गुरूङले शुल्क तिर्नु परेकोमा गुनासो गर्नुभयो। बिहान के खाउ, बेलुका के खाउँछ, यत्रो 450 रूपियाँ जोह गर्न कति गाह्रो भयो उहाँले भन्नुभयो। निशुल्क पढ़ाउन पाइने कुरा सुने पनि रकम तिर्नुमा आफूहरूको बाध्यता रहेको उहाँले बताउनुभयो। अधिकांश अभिभावकको अवस्था आशा कुमारीको जस्तै छ। विद्यालयमा निजी स्रोतका 2 जना शिक्षक कार्यरत रहेका छन्। उनीहरूलाई वर्ष दिन अघिदेखिको तलब दिन नसकिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चित्रबहादुर गुरूङले बताउनुभयो। अब पालो अर्पण चुनाव बसको अर्पण चुनाव बसमा हाम्रो प्रश्न छ, नयाँ पार्टी बनाउने अभियान शुरू गर्नुपर्ने ए माओवादी नेता बाबुराम भट्टराईको भनाईमा तपाईँको प्रतिक्रिया के छ? ए अध्यक्ष बन्ने आशा, बे रूपान्तरणको प्रक्रिया, सी प्रचण्डलाई चुनौती। अर्पण जन आवाज में तपाईले पनि आफ्नो मत दिन सक्नुहुनेछ। जसको लागि मोबाइल को मैसेज बक्स में गई रेडियो अर्पण को संक्षिप्त स्वरूप आरए टाइप गरी 1 स्पेस दी पीओएलएल पोल टाइप गरी आफूलाई लागेको उत्तर ए बी वा सी टाइप गरी 44-55 वा 45-55 में पठाउन सक्नुहुनेछ। अर्पण जन आवाज को मत परिणाम हरेक साँझ 5 बजे को अर्पण बुलेटिन में प्रस्तुत गर्नेछौ। पालो ट्राफिक खबरको यति बेला नानगढ टोडा बिर्ग सड़क खण्ड खुल्ला छ। त्यसै गरी नानगढ मोगलिन, मोगलिन 9 बिसी काठमाडौँ सड़क खण्ड, मोगलिन द मौली पोखरा सड़क खण्ड र नानगढ प्रासी बुटोल सड़क खण्ड पनि खुल्ला छ।